गुल्मी जिल्लामा भूकम्पबाट क्षति भएकाहरूलाई के कस्तो राहत वितरण गरिँदैछ भन्ने सम्बन्धमा गुल्मीका प्रमुख जिल्ला अधिकारी चन्द्र प्रसाद गैरीसँग हामी टेलिफोन सम्पर्कमा रहेर कुराकानी गर्न गइरहेका छौँ। हेलो सिडियो साहब, नमस्कार। नमस्कार सिडियो साहब, गुल्मीको अति प्रभावित गाविस खड्गकोटमा झन्डै 150 घर गोठहरू चाहिँ क्षतिग्रस्त भएको खबर आएको छ। त्यहाँका मान्छेहरू खुल्ला आकाश मुनि बसेको कुरा भर्खरै हामीले टेलिफोन सम्पर्कमा सुनायौं। उस दिन मैले शनिबार पनि जानकारी गराएको थिएँ कि तपाईँले सहायक सिडियो साहब रामचन्द्र पन्थीजीलाई पठाएको छु भन्नुहुन्थ्यो, तर अहिलेसम्म रात पुगेको छैन अरे, नि त किन यस्तो भएको? होइन, पहिलो कुरा त त्यो रामचन्द्र पन्थी होइन, बलराम अरेलाई मैले सहायक प्रजी त्यहाँ पठाएको। यहाँ तिनवटा टोली गठन गराएर पहिलोसम्म, दोस्रोसम्म, तेस्रोसम्म भने मात्र आए। पहिलो टोलीलाई नयाँ गाउँदेखि रेडीसम्मको एउटा टोली गराए, अनि त्यसपछि अर्को टोली गराए भोर्तोङ खड्गपुर पूर्ति घाटको अर्को टोली बनाए, अनि अर्को टोली गराए बडा गाउँ वामी डिब्रुङ र शान्तिपुर। अब तपाईँको कुरा फोकस रह्यो खड्गपुरको कुरा। यहाँ मैले हामी के गरेका छौँ भन्दा अझ खड्गकोटलाई अझ रात उनीहरू पारे रात पार्नलाई जिल्ला प्रशासन कार्यालय त्यो घर ध्वस्त भएकोलाई हाम्रो ध्यान फेरि हाम्रो चाहिँ चर्किएकोलाई चाहिँ हाम्रो तथ्याङ्क सङ्कलन गरेर जिल्ला विकास समितिलाई मैले गरेको छु, स्थानीय निकायबाट प्रहरीबाट आइरहेको छ, उहाँले मैले योजना अधि भक्तिराम सरले ऊ गर्दै हुनुहुन्छ। अनि हामी चाहिँ हाम्रो अहिले फोकस के छ भन्दा जो चाहिँ तपाईँको घर ध्वस्त भयो त्यहाँ टोटल्ली 100% घर पुनर्निर्माण गर्न पर्ने उसलाई जिल्ला प्रशासनको तर्फबाट चाहिँ गएर प्रति परिवार 5,000 रुपियाँ, रेड क्रसबाट चाहिँ गएर पाल, अनि गएर यो उद्योग वाणीसँग खाद्यान्न के कति उपलब्ध हुनसक्छ त्यो प्याकेटको रूपमा मागेको छ। अब रह्यो त्यो खड्गकोटको कुरालाई, खड्गकोटलाई तपाईँले पनि हिजो चाहिँ तपाईँकै मिडियाबाट तपाईँले मलाई हिजो राति फोन गर्दै हुनुहुन्थ्यो र मलाई अनि प्रहरीबाटले पनि ऊ भइसकेपछि त्यहाँलाई अलिकति फोकस गर्न पऱ्यो भनेर भयो भनेर मैले आज बिहान चाहिँ अर्को टोलीलाई फेरि अर्को उहाँले बार्दै हुनुहुन्छ। अब त्यो टोलीको ऊ एकता छ बिचबिचमा, अब मलाई चाहिँ के छ भन्दा अलिक सञ्चार सम्पर्क चाहिँ घरिघरि हुन्छ घरि हुँदैन, मजुवासम्म बिहान भयो त्यो मजुवाबाट बिहान चढेको हो, त्यसपछि कहाँ कहाँ हुनुहुन्छ त्यो थाहा छैन। तर खड्गकोटको अर्कै मिडिया मार्फत लगायत सबैबाट जानकारी आएपछि मैले फेरि अर्को टोली दुईटा गाडी, एउटा गाडी चाहिँ अनि खड्गकोटै पुग्नुपर्छ भनेर त्यो एउटा गाडी चाहिँ गरेर तलसम्म मजुवासम्म भनेर हामी चाहिँ सामान फेरि पैसा पनि मैले बिहान व्यापारीसँग 4,00,000 रुपियाँ पैसा लिएर पनि मैले चाहिँ गरेर 2,50,000 यता 1,00,000 यताउता गरेर मैले चाहिँ पठाएको छु। यो टोली गइरहेको छ, टोलीले बाँडिरहेको छ। अब के छ भन्दा मान्छेलाई तत्काल अहिले आघात परेको राहत तत्काल पाइयोस् भन्ने सबैको चाहना हुन्छ, हाम्रो पनि ध्यान त्यही हो। त्यो कारणले तपाईँको 24 घन्टा नबित्दै रातमा हामी इन्भल्भ भएर गइरहेका छौँ। अब त्यो खड्गकोटमा पनि उहाँहरू पुग्नुहुन्छ माग्नुहुन्छ। अब त्यो बरु पूर्ति घाटलाई बरु अलिक कम भएको हुनाले मैले पूर्ति घाटलाई बरु भोलि गर्नुहोस् बरु आज नभ्याए खड्गकोटलाई गर्नुहोस् भनेर मैले चाहिँ गरेको छु। तर यहाँ के भइरहेछ भन्दा मैले यहाँहरू सुधार सरलाई मैले एउटा अनुरोध गरौँ कि बाहिर अरूले गरेको हो र अनि प्रहरीबाट आज उसमा अलिकति फरक परिरहेको छ। अब तपाईँको कति के भएको छ भन्नुहुन्छ, मैले भर्खरै तपाईँले मलाई अघि फोन गर्नभन्दा अगाडि चाहिँ ऊ गर्दाखेरि मैले जिल्ला प्रहरी प्रमाउसँग पनि चाहिँ मैले ऊ गरेर उहाँले सर अहिले प्रहरीबाट मैले चाहिँ यसरी 12-15 खामको चाहिँ गरेँ यो घर पूर्ण क्षति भएको यता सुन्नुहोस् न सिडियो साहब, कुरो के हो भने त्यो जति पनि संख्या कम आइरहेको छ प्रहरी रिपोर्टमा कम छ, तर स्थानीय बासिन्दाहरू जसको घर भत्किएका छ तिनीहरूले हामीलाई फोन गरेर जानकारी गराएका छन् र त्यहाँ झन्डै 100 घर दुरी पूर्ण रूपमा क्षति भएको स्थानीय समाजसेवीहरूले बताएका छन्। त्यस कारणले गर्दा तपाईँहरूले खड्गकोटलाई विशेष प्राथमिकतामा राखेर काम गर्नुपर्ने देखिएको छ। गाडी अहिले पठाएको कारण के छ भन्दाखेरि फेरि मैले 2,00,000 रुपियाँ पैसा चाहिँ त्यहाँ उ गरेर पठाएर अनि सामानहरू पनि पठाएको छु, पार्दैछ पार्दै हुनुहोला तपाईँहरूले भनेकै कारणबाट। किन भन्दाखेरि तर के छ भन्दा हाम्रो फोकस यहाँहरूले कसरी बुझ्नु पऱ्यो भन्दा हाम्रो फोकस भनेको घर पुनर्निर्माण ध्वस्त भएकोलाई, र अहिले अघि अनि अर्को के भइरहेको छ भन्दा तपाईँको दुई घरहरू चर्केर भित्र बस्न डराएको घरहरूलाई चाहिँ गएर हामीले खड्गकोटमा त्यहाँ के पनि गर्ने भनेका छौँ भन्दा अहिले कमनली त्यहाँ 2-4-8-10 घरका मान्छेहरू रातिमा चाहिँ पानी आयो यसो भने हुनाले त्यहाँ अहिले 2-4 पालहरू राखेर जसको घर चाहिँ पुरो क्षति भएको होइन, तर अहिले चाहिँ गएर आज भोलि मान्छे त्राई भएछ डर मानेको हुनाले भित्र बस्न नसक्ने भएको कारणले त्यसलाई एउटा कमनली पाल चाहिँ गर्ने भने हामी त्यो पनि चाहिँ गरिरहेछौँ। बाँडिरहेछ के हुन्छ भन्दा सबैको आशा तत्कालै होस् भन्ने छ। तपाईँले अब तपाईँसँग कुरा गरिरहँदाखेरि चाहिँ गएर अब यहीँ नजिक पनि नगरपालिकाले आउन सकेका छन्, नगरपालिका मैले दोस्रो प्रायोरिटी राखेको छु, भोलि गरौँला भनेको छु मैले, बरु अलि टाटालाई पुग्ने भन्ने हिसाबले तपाईँहरूकै सल्लाह अनुसार चाहिँ मैले गरिरहेको छु। त्यही त, भूकम्पबाट गुल्मीमा मानवीय क्षति नभए पनि कुनै गाविस खाली छैनन् कि जहाँ कम्तीमा पनि 2-4 घर नभत्केका हुन्। त्यस कारणले गर्दा यी सबै गाविसमा चाहिँ पाल पुर्याउने काम चाहिँ अब यथाशीघ्र होस् भन्दै, र खड्गकोट गाविसमा अहिले पाल पुगेको छैन अरे, मान्छे खुल्ला आकाश मुनि बसिरहेका छन्, त्यसतर्फ ध्यान जाओस् भन्दै अहिले छुट्टिन चाहन्छु सिडियो साहब। ठिक छ, हस् धन्यवाद, मेरो ध्यान पनि त्यही नै हो। हस् धन्यवाद।